पागल बनायो प्रिय यो दिल हरेर पागल बसंती रंग छरेरा छरेरा छरेरा छरेरा छरेरा बसंती रंग छरेरा जादू करेरा पागल पागल बनायो प्रिय यो दिल हरेरा पागल बसंती रंग छरेरा जादू करेरा पागल पागल बनायो प्रिय यो दिल जीवन चलाउँदै थे सम्हालेर आफूलाई जीवन चलाउँदै थे सम्हालेर आफूलाई जीवन चलाउँदै थे सम्हालेर आफूलाई जीवन चलाउँदै थिएँ फेरि उस्तै बनायो फेरि उस्तै बनायो फेरि उस्तै बनायो फेरि उस्तै बनायो फेरि उस्तै बनायो चढा सरेर पागल पागल बनायो प्रिय यो दिल हरेर पागल पागल बनायो प्रिय यो दिल हरे पागल कहाँ थे तै पनि मन परायो तिम्रो लायक कहाँ थे तै पनि मन परायो तिम्रो लायक कहाँ थे तै पनि मन परायो तिम्रो लायक कहाँ थे तै पनि मन परायो हँस्ने रुने बनायो हँस्ने रुने बनायो हँस्ने रुने बनायो हँस्ने रुने बनायो हँस्ने रुने बनायो आखा करेर पागल पागल बनायो प्रिय यो दिल हरेर पागल पागल बनायो प्रिय